المكتب التعاوني للدعوة والإرشاد وتوعية الجاليات بالأحساء. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين سيدنا محمد المبعوث رحمة للعالمين. اللهم لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم، وتب علينا إنك أنت التواب الرحيم. أما بعد، بريء अभिभावक प्रिय मित्रहरु र आदरणीय महानुभावहरु, यस कार्यक्रमलाई सुन्दै रहेका विभिन्न ठाउँबाट हाम्रा मुस्लिम तथा गैर मुस्लिम दाजुभाइहरु, तपाईहरुको यस कार्यक्रममा स्वागत इस्लामिक तरिकाबाट स्वागत गर्दै आभार व्यक्त गर्दछु। इस्लामिक तरिकाबाट म स्वागत गर्न चाहन्छु। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू। आजको यस कार्यक्रममा चर्चाको विषय रहेको छ कुरान, पवित्र ग्रन्थ कुरानमा वैज्ञानिक चमत्कारहरू। मान्छे यदि गहिरो मनले खोजी गर्न थाल्यो भने कुरानको एक एक शब्दमा त्यसले चाहिँ चमत्कार छ भन्ने कुरा थाहा पाउँछ। यो भन्न पनि सकिन्छ कि आजका वैज्ञानिकहरूको मूल आधार नै कुरान हो। वैज्ञानिकहरूलाई रिसर्च गर्ने मूल आधार नै कुरान हो भन्न पनि सकिन्छ। जति पनि वैज्ञानिकहरू आज विश्लेषण अथवा रिसर्च गर्न गरेछन्, ती कुरानलाई एउटा माध्यम बनाएर गर्न गरेछन्। बढी त्यसले गर्दा यस कुरानलाई सम्पूर्ण ज्ञानहरूको ज्ञानकोष पनि भन्न सकिन्छ। सम्पूर्ण ज्ञानहरू कुरानमा पाइन्छ। विज्ञान भन्नाले साइन्स, भूगोल, यसै गरी गणित आदि हरेक किसिमको ज्ञान यसमा चाहिँ कुरानमा पाइन्छ। र यो विशेषता यसबाहेक कुनै अरू किताब अथवा कुनै अरू ग्रन्थमा चाहिँ पाइँदै पाइँदैन, किनकि यस किताबको चुनौती चाहिँ चुनौती हो। जस्तै कि अल्लाहले यस किताबको विषयमा चुनौती दिँदै भन्नुभएको छ, च्यालेन्ज गर्नुभएको छ कि कुल ल इनिज तमातुल इन्सो वल जिन, कुल ल इनिज तमातुल इन्सो वल जिन्नु अला अन यातु बिमिस्लि हाजल कुरान ला यातुना बिमिस्लि वलौ काना बअदुहुम लिबअदिन ज़हीरा। हां, सूरह इसरा को 88 नंबर श्लोक हो, यो 88 नंबर आयत हो कि अल्लाह ले भन्नु भएको छ कि भनिदिनुस् कि यदि सबै मानिसहरू र सबै जिन्नातहरू, मानव जाति र दानव जाति दुवै जाति सम्पूर्ण सबै यदि मिलेर यस कुरान जस्तै ल्याउन चाहे पनि, यस कुरान जस्तै ल्याउन चाहे पनि कुरान जस्तै ल्याउनु असम्भव छ, ल्याउन सक्दैनन्। ला यातु नबी मिस्ली, ल्याउनै सक्दैनन्। भन्नाले यो एउटा कुरान चाहिँ आफैमा एउटा चमत्कार हो। त्यो जस्तो कुनै पनि श्लोक, कुरान जस्तै कुनै पनि किताब, कुरान जस्तै कुनै पनि कुरानको अध्याय जस्तै कुनै पनि अध्याय एउटा पनि कसैले बनाएर ल्याउन सक्दैन। पुरै मानिस जाति, पुरै दानव जाति, वलौ काना बादहुमले बाजुन जहिरा, किनभने तिनीहरू एकअर्काको मद्दतगार किन्न बनन्, एकअर्कालाई मिलेर दुवै जाति मिलेर वा छुट्टै छुट्टै कसैले पनि ल्याउन सक्दैन। र भन्ने कुरो चाहिँ यो हो कि कुरान यस्ता कुरान ज्ञानकोश, कुरानलाई ज्ञानकोश भन्न सकिन्छ। हरेक ज्ञानको त्यसमा वर्णन र त्यसमा मौलिक कुराहरू छन्। र आउनु अब कुरानमा वैज्ञानिक चमत्कारहरू, किनकि आजको विषय हो कुरानमा वैज्ञानिक चमत्कारहरू, हैन? त्यसले गर्दा ती चमत्कारहरूका केही उदाहरणहरूतिर लागौँ। एउटा उदाहरणको लागि 1929 ईस्वी सम्बत मा एडविन हबल अमेरिकी वैज्ञानिक, एउटा नाम चाहिँ के थियो उसको, एडविन हबल अमेरिकी वैज्ञानिकले अन्तरिक्ष विज्ञानको क्षेत्रमा यस कुराको खोज गरी ठुलो परिवर्तन, हैन, खोज गरी ठुलो परिवर्तन गर्यो। कुन कुराको? कि यो ब्रह्माण्ड, यो विश्व, यो ब्रह्माण्ड चाहिँ लगातार एक प्रकारको धमाकाले, एक प्रकारको विस्फोट हुनाले चाहिँ बढ्दै र फैल्दै गएको छ। कहिले? 1929 वैज्ञानिक, अमेरिकी वैज्ञानिक एडविन हबल, हैन, त्यसले चाहिँ यस कुराको खोजी गर्नमा सफल भयो र सफल भएपछि त्यसलाई ठुलो परिवर्तन चाहिँ मानियो र यसै खोजको कारणले त्यसलाई चाहिँ प्रसिद्ध वैज्ञानिक कम्पनी नासाले के भन्यो, त्यसको हबलको नामले चाहिँ नामाङ्करण गर्न थाल्यो। हबलको नाम नै त्यसलाई दियो एउटा खोजीमा। तर कुरानले के यसको विषयमा हेर्नुहोस् के भनेको छ, आजभन्दा 80 र 100 वर्ष अगाडि यसले चाहिँ यसलाई खोजी गर्यो, तर हाम्रो कुरानले चाहिँ 1400 वर्ष अगाडि नै यस कुराको पुष्टि गरिसकेको छ। यस कुराको पुष्टि हाम्रो कुरानले 1400 वर्ष अगाडि नै गरिसकेको छ। भनेको छ कि वस्समा बनाइनाह बे आइदिन व इन्ना लमुसिउन, भनेको छ कि आकाशलाई अल्लाहले भन्नुभएको छ कुरानमा कि आकाशलाई हामीले नै आफ्नो हातबाट बनायौँ, आफ्नो हातबाट अल्लाहले नै आकाशलाई बनायौँ भनेको छ, र निश्चय नै हामी विस्तृत गर्नेछौँ, यसलाई हामी फैलाउँदै जानेछौँ। मुसेरुन, म यसलाई बढाउँदै, हेर्नुहोस् भन्नाले यो पृथ्वी बढ्दै गएको छ भन्ने कुराको पत्ता चाहिँ उसले 1929 लगाउन सफल भयो। कुरानले 1400 वर्ष अगाडि, यो चमत्कार हो कि होइन, 1400 वर्ष अगाडि यो कुरा भनिसकेको छ। एउटा र यसै गरी तपाईँ यदि दोस्रो पोइन्टतिर ध्यान दिनुभयो भने म मात्र केही उदाहरणको लागि कि भन्नाले कुरान चाहिँ कुरानको एक एक शब्द पनि यदि तपाईँले विश्लेषण गर्न थाल्नुभयो भने एक एक शब्दमा कुरानको तपाईँले एउटा चमत्कार पाउनुहुन्छ, एउटा चमत्कार छ। उदाहरणको लागि तपाईँ दोस्रो उदाहरण पनि एउटा यसै प्रकार कि आइन्स्टिन विज्ञान सिद्धान्त अनुसार, होइन, विज्ञान सिद्धान्त अनुसार के छ कि यस संसारको सिर्जना चाहिँ एउटा धमाकाले भएको हो। यो पृथ्वी पहिला चाहिँ यो एउटा ग्रह बनेर एउटा धमाकाले यस संसार र यस पृथ्वीको सिर्जना चाहिँ भएको हो। त्यही विज्ञानले चाहिँ आज पत्ता लगाउनमा सफल भएको छ, अथवा पत्ता आज लगाएर भनेको छ केही दिन अगाडि, 100 वर्षभित्रैको, होइन? तर यस पृथ्वीको सिर्जनाको विषयमा आउनु के कुरानले 1400 वर्ष अगाडि यस कुराको पुष्टि गरेको छ, गरेको छैन? आउनुहोस्, अल्लाहले चाहिँ कुरानले मा यस कुराको पुष्टि गर्दै 1400 वर्षभन्दा अगाडि नै भनिसक्नु भएको छ, अवलम यरल्लजीना अन्न समावा अवलम यरल्लजीना कफरु अन्न समावाति वल अर्द कानता रतका फफतक्नाहुमा वजअलना मिनल माए कुल्ल शैइन हय्यिन अफला युमिनून। सुन्दै जानुस्, भन्नुभएको छ अल्लाहले कि अवलम यरल्लजीन कफरु, के ती मानिसहरू जसले इन्कार गरे, सत्यश्वर अल्लाह एउटै छ भन्ने कुराको इन्कार गरे, अल्लाहको पूजा गर्नु चाहिँ यो पनि यस कुराको पनि इन्कार गरे, ती मानिसहरू जसले इन्कार गरे के यो चाहिँ कुरा देखिनन् कि यो आकाशहरू र यो धरती, ती आकाशहरू र यो धरती चाहिँ एक आपसमा जोडिएका थिए, रतका कानता रतका जोडिएका थिए, फफतक नाहुमा, अल्लाहले भन्नुभयो भन्नाले यो एउटै ग्रह थियो, एउटै थियो, पृथ्वीको सृष्टि सिर्जना सृष्टि कसरी भयो अल्लाहले भन्नुभयो फफतक नाहुमा जोडिएको थियो एउटा धमाकाले साइन्सले पत्ता लगायो एउटा धमाकाले अल्लाहले के भन्नुभयो अनि हामीले तिनलाई अलग अलग गऱ्यौँ एउटा धमाकाले अल्लाहले यस पृथ्वीलाई त्यसबाट अलग पार्नुभयो यस ग्रहलाई र सम्पूर्ण जीव जन्तुहरूलाई अल्लाहले भन्नुभएको छ वा वजअलना मिनल माई कुल्ल शैइन हय र सम्पूर्ण जीव जन्तु सम्पूर्ण वस्तु र जीव जन्तुहरूलाई मैले पानीबाट कुल्ल शै जीव जन्तुहरूलाई पानीबाट सृष्टि गऱ्यौँ अल्लाहले हेर्नु सबैको सृष्टि पानीबाट गरेको छ भनेको छ र यसै गरी तेस्रो कुरोतर्फ लाग्नु एउटा तेस्रो उदाहरण पनि दिन चाहन्छु कि यसै प्रकार जुन गर्भाशयमा गर्भाशय र भ्रूण र त्यसमा ठहरिएको भ्रूणको अवस्थाहरूको विषयमा साइन्स र विज्ञानले आजको युगमा केही जानकारी प्राप्त गर्नुमा सफल भएको छ भ्रूण गर्भको अवस्थामा बच्चा चाहिँ भ्रूण चाहिँ कुन कुन अवस्थाबाट चाहिँ त्यो परिवर्तन त्यसको अवस्था परिवर्तन भइरहेको हुन्छ कुन कुन अवस्थामा त्यो चाहिँ विज्ञानले आजदेखि लगभग तपाईँले भन्न सक्नुहुन्छ सौ वर्षभन्दा अगाडि त्यो पनि केही पनि टेक्निकल कुनै पनि टेक्निसियन यस्तो थिएन कि जसले यसको विषयमा बताउन सकोस् तर विज्ञानले आज केही दिन अगाडि यो यस कुरालाई कि यो यसो हुन्छ यो यस्तो हुन्छ यो यस्तो हुन्छ ठिक कुरानले 1400 वर्ष अगाडि भनेको कुरा जस्तै त्यसको ठिक अनुरूप नै त्यसले बताउन र त्यसले विश्लेषण गरी त्यसको खोज गर्नमा त्यहीँ गएर पुगेको छ जुन कुरा चाहिँ 1400 वर्ष अगाडि कुरानले बताइसकेको छ गर्भाशय र त्यसमा रहे ठहरिएको भ्रूणको अवस्थाहरू कति अवस्थाबाट कुन कुन अवस्थाबाट त्यो चाहिँ परिवर्तन भइरहेको हुन्छ त्यसको विषयमा बताइएको छ आउनु सुन्दै जानुस् के छ अल्लाहले भन्नुभएको छ वलाकद खलकनल इन्सान मिन सुलालति मिन तिन कि निसन्देह हामीले नै मानिसलाई माटोको तत्त्वबाट मानिसको यो शरीर भौतिक शरीर चाहिँ यसको तत्त्व चाहिँ मूल कुरो के हो माटो हो माटोले अल्लाहले भन्नुभयो वलाकद खलकनल इन्सान मिन सुलालति मिन तिन कि निसन्देह हामीले नै मानिसलाई माटोको तत्त्वबाट सृष्टि गरेका हौँ फेरि भन्यो सुम्म जअलनाहु नुत्फा नुत्फतन फी करारी मकिन दोस्रो अवस्था भन्नाले मानिसको मूल चाहिँ यसको मूल तत्त्व मानिसको बन्ने मूल तत्त्व के हो माटो हो पहिलो कुरो दोस्रो कुरो भनेको छ कि सुम्म जअलनाहु नुत्फतन फी करारी मकिन होइन फेरि एउटा बाक्लो पानी पुरुष र मान्छेको यौन सम्बन्धले होइन लोग्ने र स्वास्नीको यौन सम्बन्धले गर्भाशयमा चाहिँ त्यो एउटा वीर्य शुक्र जुन जान्छ होइन त्यसको आधार त्यो चाहिँ पानी नै हुन्छ एउटा बाक्लो पानी हुन्छ भनेको छ कि सुम्म जअलना हुनुत्फतन फी करारी मकिन अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा बलियो सुरक्षित ठाउँमा त्यो गर्भ कति बलियो देख हेर्नमा चाहिँ पात्लो धेरै पात्लो हुन्छ तर बलियो हुन्छ कि 2.5 किलो 3 किलो जतिको त्यसले अनि बच्चालाई बढ्ने अनुसार जति नै त्यो फैल्दै जान्छ कति बलियो हुन्छ भन्नुभयो अल्लाहले कि सुरक्षित ठाउँमा बलियो सुरक्षित ठाउँमा अर्थात् गर्भमा शुक्र बनाएर राख्यौँ त्यो माटोको तत्त्वलाई पानीको रूप दिएर पानीको रूपलाई पानीलाई त्यो मानिसकै त्यो महिलाको गर्भमा चाहिँ सुरक्षित ठाउँमा अल्लाहले राख्यौँ भनेको छ राख्यौँ भन्नाले त्यो पानीको अवस्था हुन्छ फेरि भनेको छ त्यसपछि के हुन्छ सुम्म खलक्न नुत्फता अलका फेरि त्यस वीर्यलाई त्यस पानी बाक्लो पानीलाई रगतको डल्लो बनायौँ साइन्सले आज पत्ता लगायो कि पहिला वीर्य चाहिँ जान्छ गर्भमा जान्छ त्यो केही दिनसम्म पानीकै अवस्थामा रहन्छ त्यसपछि फेरि त्यो रगतको डल्लोमा परिवर्तन भइहाल्छ रगतको डल्लो बन्छ अल्लाहले यहाँ चाहिँ कति अगाडि 1400 वर्षभन्दा अघि भनिसक्नुभयो कि सुम्म खलक्न नुत्फता अलका त्यो पानीलाई मैले रगतको डल्लो बनाएँ फखलक्न अलका त्यो रगतको डल्लो बनेपछि कुन अवस्थामा परिवर्तन हुन्छ भन्नुभएको छ फखलक्न अलका त मुद्गा फेरि त्यो रगतको डल्लोलाई म मासु होइन रगतको डल्लोलाई चाहिँ डल्लोबाट चाहिँ भ्रूण बनायौँ भन्नाले मासु त्यो बन्छ रगतको डल्लो एउटा भ्रूण जसलाई मासु बच्चालाई ऊ गर्ने मासु भ्रूण बन्छ बनायौँ अनि फेरि भन्यो फखलक्नल मुजगत एदामा त्यो भ्रूणलाई अल्लाहले के बनाउनुहुन्छ अनि भ्रूणबाट हाडहरू बनायौँ हेर्नुहोस् पानी रगतको डल्लो त्यसपछि रगतको डल्लो पछि गर्भमा बच्चाको अवस्था के हुन्छ भ्रूण बन्छ भ्रूण त्यो मासु त्यसपछि मासु चाहिँ फेरि हाडहरू बन्छ त्यसको रूप पुरै बन्छ होइन हाडहरू बन्छ फेरि त्यसपछि कुन अवस्था आउँछ फक्का सौनले एदामा लाहमा फेरि अल्लाहले भन्नुभयो कि अनि हाडहरूमाथि मासुको पत्र राख्यौँ मासु त्यो अब त्यस हाडमाथि फेरि मासु लगाउने हात छ भने त्यसमा यहाँ मासु यति हुनु पऱ्यो पछाडि त्यसको छ भने त्यहाँ मासु यति हुनु पऱ्यो त्यसैको आधारले चाहिँ अल्लाहले भन्नुभयो कि मैले फेरि बनाएँ फकसौनल इज़ामा लहमा थुम्मा अन्शअनाहु खल्कन आखर फेरि अल्लाहले भन्नुभयो अनि त्यसलाई नयाँ आकारमा बनाइदियौँ पानी थियो माटोको तत्त्व पानी पानीलाई मासु रगतको डल्लो रगतको डल्लोलाई मासु मासुलाई हाड हाडमाथि फेरि मासुको पात्र लगाइदिने त्यसपछि एउटा नयाँ त्यसमा ल्याएर ज्यान हाल्ने अनि अल्लाहले त्यही भन्नुभयो कि सुम्म अन्शअनाहु खल्कन आखर अनि त्यसलाई नयाँ आकारमा बनाइदियौँ तसर्थ अल्लाह नै बरकतवाला फतबारक अल्लाह अहसनुल खालिकिन तसर्थ अल्लाह नै बरकतवाला सबभन्दा उत्तम स्रष्टा हो जसले आमाको पेटमा पनि मानिसको यति अवस्थाहरू ल्याएको र त्यसको बनाएको त्यसलाई बनाएको हुन्छ भन्नाले साइन्स र विज्ञान कुरान तिनीहरूको मूल साधन हो होइन र यो तिनवटा उदाहरण यसै गरी अझै जानकारीको लागि तपाईँ अझै कुरानको वर्णन र कुरानको चाहिँ कुरानको व्याख्या चाहिँ पढ्दै जानुस् बुझ्दै जानुस् तपाईँ जति पनि साइन्टिस्टहरूलाई वैज्ञानिकहरूलाई पाउनुहुन्छ होला इन्सान्ला ती सबैलाई चाहिँ ती जुन कुराको तिनीहरूले चाहिँ खोजी गर्छन् ती कुरा चाहिँ स्पष्ट तरिकाले कुरानमा भनिसकेको छ त्यसले गर्दा अल्लाहले भन्नुभएको छ कि म सधैँ यसमा एक एक शब्दको एक एक शब्दको जुन चमत्कार छ ती मानिसहरू नै त्यसको खोजी गर्दै त्यसतिरतर्फ लाग्ने जान लाग्दै जानेछन् र यस्तो हुँदै जानेछ भन्ने अल्लाहले पनि भन्नुभएको छ र त्यसले गर्दा भन्नुभएको छ कि तिमी चिन्तन मनन गर्दै गर तिमी त्यसको विषयमा विश्लेषण गर एक एक कुरा बरु मैले यो ब्रह्माण्ड र यो विश्व र स्वयं तिम्रो यो अस्तित्व तिम्रो यो शरीरमा मैले चाहिँ धेरै जस्ता कुराहरू निहित गरेका छु ती कुराहरू तिमी आफै यदि विचार गर्न थाल्यौ भने तिमी राम्रोसँग बुझ्न सक्छौ वास्तविकमा यो कुरान एउटा चमत्कारको प्रतीक हो यो स्वयं नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको लागि आउने पर्ले हुने दिनसम्मको लागि एउटा चमत्कार पनि हो वास्तविकमा अल्लाहसँग अब यही यति नै भनेर म प्रार्थना चाहन्छु प्रार्थना गर्छु कि हे अल्लाह हामी सबैलाई राम्रो तरिकाले कुरानलाई सम्झिने र बुझ्ने र कुरानको एक एक श्लोक र कुरानको एक एक शब्दलाई हामीलाई बुझ्ने शक्ति र साहस दिनु र त्यसप्रति हामीलाई ज्ञान दिनु र त्यसै अनुसार हामीलाई कर्म गर्ने शक्ति र साहस दिनु आमिन वस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु